जिन्दगी बित्ने भो, एकान्तमा बसेर रुन मन लाग्छ। तिमी कहाँ छौ म कहाँ छु थाहा छैन, अझै पनि म तिम्रै हुन मन लाग्छ। मायाले जित्ने भो, पर्खाइमै जिन्दगी बित्ने भो, एकान्तमा बसेर रुन मन लाग्छ। तिमी कहाँ छौ म कहाँ छु थाहा छैन, अझै पनि म तिम्रै हुन मन लाग्छ। तिमी कहाँ छौ म कहाँ छु थाहा छैन, अझै पनि म तिम्रै हुन मन लाग्छ। Thank you. मकाछु था छैन अझै पनि म तिम्रै हुन मन लाग्छ तिम्रै बाटो हेर्दा कता जाने दैवले लाखेर्दा एकान्तमा बसेर रुन मन लाग्छ छु था छैन अझै पनि म तिम्रै हुन मन लाग्छ तिमी कहाँ छौ म कहाँ छु था छैन अझै पनि म तिम्रै